तेरा करम जो तेरा करम जो शहे वकार हो जाए तेरा करम जो शहे वकार हो जाए तेरा करम जो शहे वकार हो जाए गदाए खाक नशीं गदाए खाक नशीं ताजदार हो जाए गदाए खाक नशीं ताजदार हो करम जो करिश्मे उनकी करीमी के दे करिश्मे उनकी करीमी के देखने हो गए तो गुनाहगार जरा शर्म सार हो जाए तो गुनाहगार जरा शर्म सार हो जाए तेरा करम जो और आखिरी शेर है गुबार बीजो मदीने की राह से उठे गुबार बीजो मदीने की राह से उठे तो वो अब रहमत परवरदिगार हो जाए वो अब रहमत تے پروردگار ہو جائے تیرا کرم جو شہ وقار ہو جائے گدائے خاک نشین تاجدار ہو جائے تیرا کرم جو ماشاءاللہ سبحان اللہ بہت ہی خوبصورت انداز بہت ہی خوبصورت آواز جناب